पुरान जिरान हसे लौटा गपसप हमार मन भित्र क बात बिर्तन संस्कार हसे संस्कृति से जोड़ी आईली सनेस थारू भाषा क एक गुणे माते कार्यक्रम हमार आवाज पत्सुके 5:30 बजे से 6 बजे सम्म मत्र रेडियो अर्पण 104.5 MHz में हमार थार गाँव में हवा चले सर सर सुने की नै बिसर बहु कार्यक्रम हमार आवाज चर्चा बढ़े घर घर एखना एपन होके सुनाई बनाहु रेडियो अर्पण 104.5 MHz हसे ई हल्लै कार्यक्रम हमार आवाज मोर सुनेवाला सबौ संघाती सभानके हसे सूचना संगीत हसे मनोरञ्जनक संगम इहलै अपनोको 104.5 MHz रेडियो अर्पण हमार अपने गाउँ घरका बात कीर्तन हमार घर आँगनको बातचित हसे पुरान चिरान जसने कि जुनै हमार कला संस्कृति हमार संस्कार संस्कृतिसे जोड्याइली हरेक बातचितको कार्यक्रम हमार एउटा जसने कि एउटा थारू भाषाको एउटा मुख्य त हुनकर पहिचान हुनकर चिनारी देवाला कार्यक्रम हमार आवाज हलिय हजुर कार्यक्रम हमार आवाज हाम्रा पहिना एपनौके सुकोक दिन सुनै हलौँ सङ्घाती सब बाँकी एकना हाम्रो कार्यक्रम सेड्युल एकदमै चेन्ज हो कि बुधौ दिनमा हाम्रा जसने कि 4 बजेको अर्पण समाचार सुन कि 4 बजेसे 5 बजेसम्म सुन्छौँ हसे उसने सदानी नै याजु फेरि मै या सकल बढाइ बुधबारे यी सन्ध्याकालीनको जसने कि बुधबारे 1 घन्टाको बसाइमा सन्ध्याकालीन नमस्कार कहीँ बढाइ मै अपनको सङ्घाती प्रस्तुता उर्मिला हसे मर्की याजु बुढी टेक्निकली साथ दिए जसने कि कन्ट्रोल रुममा साथ दिए बुढी सङ्घाती राज हसे उसने सङ्घाती सब कार्यक्रम हमार आवाज जुन हाम्रो एकमा एकदमै व्यापक जुन सञ्चारको जुन व्यापक प्रचार प्रसार हाम्रो एकदम एकदमै देख्छौँ घर बेसले हाम्रा सब कुछ सुन्छौँ देख्छौँ विश्व भ्रमण गरे छौँ हाम्रा टिभीमा जसने कि इन्टरनेट मार्फत चाहिँ उसने कार्यक्रम हाम्रो आवाज जुन हाम्रो रेडियो अर्पण 104.5 MHz बढियो जुन हाम्रा रेडियोमा जसने कि इच्का तनाव गेलौँ चितनौ से हानि सुनलहुँ हानि सुनि पौलहुँ कि एउटा कबहुना गुनासो गरे पौबहुँ उयस इन्टरनेट मार्फत चाहिँ हाम्रा www.radioarpan.com लगन कऽ के संसारभरि एकैसँगै सुने सक्बहुँ जुन कि अपना देश विदेश कि संसारका कुनो कुनहरम भेले फेरि इन्टरनेट मार्फत से अपनौ सजिलै कार्यक्रम हमार आवाजके साथ देउ सक्बहुँ सुन देउ सक्बहुँ हसे एकर जसने कि जुन कार्यक्रमको ढाँचा अथवा एकर प्रक्रिया सब हरेक चिजु हम अपनौ जसने कि एउटा अवगत गराउ सक्बहुँ कि कसना लग्छ अथवा कसना खोके पर्तै कके अपनौके जानकारी अथवा सल्लाह सुझाव सब टिपाउ सक्बहुँ हसे कार्यक्रम हमार आवाज जुन हाम्रा एउटा घर घर एङ्गना एङ्गना प्रगाना प्रगाना अपनौको यी जुन आवाज पुग्यो अपनौ सङ्घाती सब एउटा थारू संस्कृतिको एकदमै विकास अथवा एउटा पिछडल समाज अथवा पिछडल थारू कके एउटा चिन्हाइवाला समूह यी वर्ग या करे उठतै कहके हाम्रो बहुते आशा हसै एकरामा अथवा आशा लेले बढौँ अथवा बढै कहके हाम्रा जुन कहे बढौँ जसने कि हरेक चिजो करे पर्लै कहके जुन हाम्रो एउटा आशा बढै त ऊ हाम्रा जसने कि अपना सुनै बढौँ हजुर उसने त कार्यक्रम हाम्रो आवाजमा हाम्रा विभिन्न जसने कि बहुते यो अथवा सङ्घाते सब लेखले लेख रचना सब हजुर हुनकर सोच पत्र अथवा एउटा थारू भाषाको भलाइ हकेवाला किछु चिज लिखाइल बढाइ जाउँ जसने कि गजले किछु न हक हो गजले हक हो अथवा एउटा कवितै हक हो हरेक एउटा गीतै हक हो यदि थारू समाजकी अथवा यी पिछडल जतिकी यदि याग गरे उकासे सक्बी जाउँ हाम्रा ऊ वाचन कके अपनौके सुनु बहुँ उसने हाँसे हमारा संघाती गीत बाबू से बहुत ही जिसने कि संबंधित लेख रचना फिर अपनों को सुनाई बढ़ाऊँ हजुर उसले आज फेरि म कार्यक्रममा यपनौ के सङ्घाती गीत बाउँसे लेख रचना लेके अथवा छान कि यिनले बढाएँ हजुर उही सुनाके अथवा उही वाचन क के म यपनौ कि याग गरेँ बढौँ आज कार्यक्रम फेरि हजुर उसले एकना गीत सुनक पलाबाट भेल सङ्घाते सब सुनौँ खाडहुल गीत हजुर गीतक पाछा म फेर से अपन सामु लेहेंगा और हो तुम्हारे सुनाके खान म फेरि स्वागत गर्ने कार्यक्रम हाम्रो आवाजमा कार्यक्रममा एकना भर्खर खाडुल गीत सुन्लहुँ जुन एउटा गीतवा एउटा मन पर सक्ले पर्छ जस्तो कि तोर यी मोर माझा अथवा यी तोर हलौ अथवा झुम्काई तोर पैजोए तोर हरेक चिज जस्तो कि जोबनी तोरको कि एउटा परिभाषित जुन एउटा गायककार हाम्रा कि खाना जुन गीतमा एउटा भाव व्यक्त गरे हिलिया ठिकै पनि गीतक म एक ठाउँमा जस्तो कि एउटा हो म कार्यक्रममा यापन के समावेश गरे जाए भने एबे कार्यक्रममा म यापन जस्तो कि जुन तखना भर्खर बनाउँ क सक्ले नै सङ्घाती किताब चाहिँ हाम्रा बहुतै लेख रचना सब वाचन कैसा हुँ अथवा थारू भाषा से अथवा थारू जात जातिको अथवा थारू संस्कृतिको जस्तो कि एउटा सम्बन्धमा अथवा सम्बन्धित बहुतै चिज यी जोडियाले सब बातचितको कार्यक्रम अथवा एउटा किताब सङ्घाती किताब हलियो जुन हाम्रा बहिरा कल्बाउक सङ्घाती सब बडै जसले कि एकदमै यागा बढ कि अथवा सक्रिय हक कि एकरा कि याग गरे बढुले निरन्तरता दिले हसे उसले कि सङ्घाती सब जसले कि इप जसले कि म कित बाबा अथवा लेख वाचन गर्नुभन्दा यागा मै एउटा बात कहिजाउँ मलाई जस्तै कि एखनको जुन हाम्रो यो प्रचण्ड गर्मीमा एउटा हाम्रो जेठ महिना एकदमै घाम एकदमै गरम हाम्रो समथर तराईको एउटा ठौरा हाम्रो जस्तै कि हुन त थरुन एकदमै गरम पचल अथवा यी बहुन क्षेत्री इचिका हान सक्छ हुँका जस्तै कि आजकालिक मौसम एकदमै गरम तैपनि हाम्रो एउटा संस्कृति जस्तै कि अथवा हाम्रो एउटा काम अथवा अपरिहार्य के एउटा नहीँ कर्ले नहीँ हकके जस्तै कि कराही पर्लै एउटा कहुन हाम्रो यो चालचलन एउटा हरेक चिज जस्तै कि दैनिक अथवा किछु चिज भेले फेरि हाम्रा यापन जुन ऊ कामके हाम्रो एउटा निरन्तरता दिएके याकर जस्ने बढै बढौँ उसने कार्यक्रम जस्ने कि हाम्रो आवाजमा कसनक कसनक कथी कथी जस्ने कि कसनक कसनक लेख रचना सब यानके समावेश कार्ले थारू जातिको अथवा यी समुदायको अथवा यी वर्गको उत्थान हतै कहके सोच के हामी यी जुन सङ्घातिक किताब से एउटा दुगुडा अथवा छान के जस्ने कि केही लेख रचना सब मै समावेश गरे जाए भने ऊ जस्ने कि एउटा हरेक जस्ने कि एउटा यावाला पिँढी अथवा हाम्रो एखन जस्ने कि यो एखनक युवा सभनके युवा युवतीनके सभके एउटा एकदमै पाछा से एउटा कहुँ न कसै न हाम्रो त्यो पाछा से उस्काबेवाला अथवा एउटा प्रेरणा देवेवाला एउटा जुन लेख रचना सभ जस्ने कि बडा एउटा दबाब समूह अथवा दबाब समूहको काम कहके यी जुन हाम्रो एउटा यहाँ लेखबाटै ऊ लेख हाम्रो साङ्घातिक कारी चौधरी बहारा से लेखले भिडियो साङ्घातिकमा बहुतै बहुतै धन्यवाद पहिला सुरु जस्तै कि पढ्नुभन्दा यागा सोकर पाछा म फेरि धन्यवाद त देउनुपऱ्यो जुन एउटा लेख रचना से एउटा इतुरा एउटा सङ्घर्षमय के ऊ अथवा एउटा मान्छे अथवा एउटा युवा पढ लेख के कति करे पर्तै अथवा ऊ एउटा जिम्मेवार हविय ओकर जिम्मेवारी कति ओकर कर्तव्य कति कहके एउटा चिनावेवाला अथवा एउटा पहिचान कराएवाला अथवा एउटा परिभाषित गरेवाला यी जुन एउटा लेखबाटै दबाब समूह असे ओकर काम कहके म यहीँ याको त यादासम्म उयो गेली बुझौँ यापनको पढ कि अथवा यापनको वाचन कहके सुना सक्ले बढेँ याज म ओकरके निरन्तरता दिए बढेँ म जसने कि आठौँ नम्बरको काम पढे जाए बढेँ दबाब समूहको जसने कि दबाब समूहको आठौँ नम्बरको काम यहाँ जनमतमा प्रभाव कहके सङ्घाती लेख्ले बढियो उसले लेख्ले बढियो दबाब समूहके बढके कामको रूपमा जनमत बट्याएकी फेनी लेवे सकेतै दोसर काम सबको तुलनामा यी एगुठा प्रभावमूलक काम हलियो यापन लक्ष्य उद्देश्य हसे नीति कार्यक्रमको जानकारी देवे खतुरे समय समयमा प्रेस व्यक्त या पत्र पत्रिका प्रकाशनके जौरे जसने कि जनता सबको लागि सूचना पुगाओके काम सब कर्सै अथवा हाँसै यी जनमतके प्रभावित पारके यापन पक्षमा याने सक्ले जाउँ उद्देश्य पुरा गर्न दबाबमा थप बोल पुगेसकेतै कहकेसँग त लेख्ले बढ्यो हजुर उसले नौ नम्बरमा संसदमा सक्रियता कके एउटा बुधा यहाँ लेख्ले बढी सङ्घाती हसे बुधौक यसकी बढी परिभाषित कहिले दबाब समूह सब सांसदको सभा वा संसदको सदनमा जाके सभासद सभासद भके प्रभावित पारे खोज्छ सभासद सभके प्रत्यक्ष रूपमा भेटघाट कके यापन माग उपर यापन वरी निर्णय कराओके खतरे दबाब समूह सब हर हमेसा लागल रहले पवेसै अथवा देखै बढौँ जसले दस नम्बरमा आन्दोलन लेख्ले बढी सङ्घाती आन्दोलन दबाब समूह सब यापन उद्देश्य पुरा कराओके खतुरे आवश्यकता अनुसार आन्दोलन फेनि कर्सै ओकर लागि जुलुस धरना घेराउ तालाबन्दी उसले हडताल लके कर्सै आन्दोलन कके भेले फेनि दबाब समूह सब यापन माग पुरा पाछा हैन पर्सै जसले कि एउटा कहावत बढेन सङ्घाती सब जुन हाम्रो एउटा पाउन अधिकार बढे जे बुती ऊ अधिकारके यदि हाम्रा मागके नै पवेतै बुती छिनके फेनि लेवे सकेसै कहके जुन एउटा कहनामा याइल बढे वास्तवमै उसने नै आए एबे मागले नै देतै त कथी गरे यदि चाहिँ बढै यदि हाम्रो थारू समुदायको थारू वर्गको जुनी वर्गको उत्थान हातै त छिनके लेले उहाँ पाप नै लगतै नै लगे मर कथवा कि एउटा जस्तै कि नेपाल सरकार हेरबिनाकै बियो एउटा जस्तै कि यी पछौटेपन जस्तै कि अथवा हिँड्क पिछोडल क कि यदि हेलत दृष्टिकोण छ अथवा हेलै क कि हेरबी जाउँ ओकरम हाम्रा यागा बढकी छिनके लेबौँ फेरि उ हाम्रो पाप नाही कहे त्यसँग त्यसब एउटा जुन हाम्रो शक्ति हाम्रो आँट हाम्रो विचार हाम्रो अधिकार हाम्रा यापन हासिल कैबहुँ क कि हाम्रा बुझि सक्बहुँ जस्तै उसले 11 नम्बर अथवा अन्तिम काम लेख्ले बढी सङ्घाती हाँ सोझे रोजे यापन माग नाही हखले दबाब समूह सब दोसर तेसर तरिका फेनि अपनावे पर्छ कलम बन्द धरना घेराउ कके हडताल कके सरकारके दबाब देवे पर्छ उतुरासे फेनि काम नहीं बनले जाउँ नेता सभके सभासद सभके या सरकारी पदाधिकारी सभके प्रभावित पारके माग पूरा करावे नाही सकले हुनका के डेरा धमका के भेले फेनि अपने पक्षमा निर्णय कराओ के फेनि दबाब समूह पाछा हैन पर्सिय कके सङ्घाती लेख्ले बढी हवा वास्तवमै सङ्घाती सब एबे जसने कि एकदम चहियाबाट जसने कि एकदमै पाहुनाबाट हाम्रा हामी पयो बनाउँछौँ एब कस्केको हतै काकर लगि जाके हतै काकरा कस्के कारले हतै डेरोले धम्कोले हतै कि माया कके हतै कि केही समय लचिलो बनके हतै कि अथवा केही जसने कि कमजोरी सब पत्ता लागेको हुँकके पेलके हतै कि त हात पारे पर्लै जसने कि एउटा दबाब समूह नाउ त्यही दबाब समूह जसने कि दबाब दिएके हतै कि एउटा जुन अधिकार एउटा पावके ऊ जरुरी हसै जस्तै थारू समुदायमा यापन माग पुरा गराउ खातिर विगतमा सरकारकै कतिक दबाब दिलियो दबाब देउ खातिर कति कति हिनकार लियो जस्ने कि यी बतावा सबहुँ जना मूल्याङ्कन करके खगती बढे जस्ने कि हाम्रा एउटा थारू सब यपन जस्ने कि डाङसाङले फेरि सडकमा उत्रल हबहुँ यापन माग पुरा करक त नै भिनेसम्म जम्मै जानक जस्ने कि खिस लाग्छ एउटा आशावादी समाज अथवा आशावादी एउटा समुदाय यदि यापन जसने कि माग नहीं पूरा कर ले जाउँ एउटा उहाँ अवश्य फिर हिंसात्मक रूप ले सिके सङ्घाती सब उहेसे बरु सुरुमा हुन त एकदमै सोझे रूपसे जाए कि सरल रूपसे जाए कि डौलाहीसे जाए कि बाई दुई नही हातै त जसने कि यदि नहीँ हातै त कथी गरक्यो ओकर त कसँग गफ मार्ग गरे पर्दा जसने कि तखन भर्खर मै पनि कह सक्ने कि माङ्के नै भइदो छ छिन्के लिए पर्दै सङ्घाती सब हँ त सङ्घाती फेरि एउटै गीत सुनक पल्ला भेल गीत सुनके छोटे व्यापारिक विश्राम हतै हँसे ओकर पाछा मै फेरि अपनौके यापन अपनौके यापन कार्यक्रम हाम्रा आवाजमा सँगैसँगै याद करे बढौँ है सुनखा ढोल गीत ओकर पाछा व्यापारिक विश्राम सुनबहुँ Chance, darling, ma timro pachi pachi pachi bhagne chu tanave bari gedha lagara tumor jivan ke jindagi ka sahara ho tanave bari gedha lagara tumor jivan ke गेदा लगारा तू मोर जीवन के जिंदगी का सहारा हो या तोहर हाथ में चुरिया चुरी एक बोली सुनी देखनुई नथुनिया खुंजुन खुंजुन बोले तोहर हाथ में चुरिया चुरी एक बोली सुनी देखनुई नथुनिया उहे दिन से लागे लागल मैया तोहार में ओ मैया तोहार में तो नाव बेबरी

खाडल गीत हसे छोटे पिपा विश्रामका पासामा फेर से एपनक स्वागत गर्ने कार्यक्रम हाम्रो आवाजमा। यदि भर्खर रेडियो अन गरले मजा एपनक सुनेबाउँ रेडियो अर्पण 104.5 मेगाहर्ज हसे कार्यक्रम हाम्रो आवाजमा हसे म बनाई एपनक संघाती प्रस्तुत उर्मिला हसे मर्के आज कन्ट्रोल रुममा सबै बढी संघाती राज हँ त उसले संघाती सभा जुन कार्यक्रम हाम्रो आवाजमा यदि एपनकै पहिने से सुने हे मजा सुनलहुँ जाउँ जुन कार्यक्रम हाम्रो आवाजमा मै संघाती किताब से एउटा दबाब समूह से एकर काम के मुई हुँदैँ कि बुधौँसी सुरु कैले हलाइँ मुई आज एकरके अन्त्य कैलहीँ हँसे जुन हाम्रा लेखके पठौले रहे संघाती कार्य चौधरीमा एकदमै बहुतै बहुतै धन्यवाद पनि संघाती हँसे उसले जुन हामी संघाती किताबको प्रकाशक सृजनशील थारू समाज हँसे थारू अनलाइन .com कि एकदमै एकदमै एकदमै बहुतै बहुतै बहुतै धन्यवाद पनि कतौँ कि एउटा किताब से अथवा एउटा लेख से एउटा रचना से एउटा सुझाव से एउटा समुदाय एउटा जसले कि एउटा गाउँ एउटा देश अथवा एउटा कहुँ न जात अथवा जातको वर्ग अथवा हरेक किचो चिजु यदि परिवर्तन हातै जाउँ ओकरा हाम्रा एकदम ढौल मानके श्रेय मानके एकदम खुसी मानके हाम्रा ओकराके धन्यवाद देबौँ। हाँसे उसने संघाती सभा कार्यक्रमको अन्तिम अन्तिम वरि त म वारन्टी वारन्टी वरि या सकल बढाउँ जुन एखनक हाम्रा जेठ महिना गरमक सिजन एकदमै खडेरी कबहुँ बर्खात बर्खै कथकथ गहे बढौँ बिया सिया पार्लहुँ कि हैने बिया भिजोले हबौँ कुनो पाराइ हबौँ कुनो पाराइ जसने कि पर्तै बढौँ अथवा पार्लहुँ जुन हाम्रो एउटा सिजन एउटा रोपनी डोभनी कि जुन एकदमै लजिकाइली जुन सभा यो एउटा मकाइ सभा मकाइ सकाइ पकाइ अथवा कहौँ ठुरै हबौँ कहौँ इस्ना घाममा फेरि अथवा गर्ममा फेरि घाँस कटै हौँ संघाती सभा यो पनि सभा कि हँसे उसले म जम्मे संघातिन कि अङ्गित गर्थे कार्यक्रम ओराटी ओराटी ओरी म या सकल बढेँ कहके कहीँ बढाएँ हँसे बिदा मागेँ कि जुन भई सकल बढेँ हँसे उसले आज इतुरा समयसम्म सुन्दैलहुँ कार्यक्रम बहुतै बहुतै धन्यवाद पनौँ कि सोच्ने कन्ट्रोल रुमको संघातिक फेरि एकदमै बहुतै बहुतै धन्यवाद हँसे दोस्री बुधौका म फेर से यही कार्यक्रम हाम्रो आवाजले सुन्ते रहँ जसने कि पनौँ संघाती म बिदाको चाहिँ बढाइ प्रस्तुता संघाती उर्मिला हँसे दोस्री बुधौक म फेर से यही रेडियो अर्पण 104.5 मेगाहर्जमा कार्यक्रम हाम्रो आवाजले सुन्ते रहँ नमस्कार बाबु साहब देख ले घुराई दिबे कोट ले नाइ पाबी पूरा तलप रे नाइ पाबी पूरा तलप रे चल साथी चल पैदल पैदल एक नंबर मगाने पता तुला काम रे बाबु साहब देख ले घुराई दिबे कोट ले नाइ पाबी पूरा तलप रे नाइ पाबी पूरा तलप रे चल चंपा चल পাতাই ঘনাই যে হাত না চাবি ম বিনা কসাই কসাই লাই মুশকিল ছ পোখরামা ম ছু আজ ধেরই টাড়া হো ম ছু আজ ধেরই টাড়া मेरो दिल छ पोखरामा। नमस्ते म गायक प्रमोद खरेल अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो अर्पण 107.5 मेगाहर्ज। गर्न पनि कोही न कोही त चाहिदो रहेछ। ए भाउजू कता हिँड्नु भयो? हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो, पैसाको बन्दोबस्त गर्न हिँडेको नि। एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नु भएको होइन र? त्यो त हो नि बाबु, तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि। ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि।